بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاتين على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد الله شافي الله كافي ناظرین گرامی پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع بچوں کی غذائیں ہیں اور یہی ایک ایسی بیسک چیز ہوتی ہے کہ اگر آپ اچھی غذاؤں کی طرف توجہ دیں تو ان کی صحت بھی اچھی رہتی ہے, ان کی بیماریاں جو ہوتی ہیں وہ ان کے قریب نہیں آتی, اور ان کے اندر قوت مدافعت جو ہے وہ جب بڑھ جاتی ہے تو وہ تمام بیماریاں ان سے دور رہتی ہیں. بنیادی طور پہ ہر بچے کے لیے ضروری ہے کہ صبح کا ناشتہ لازمی کرے, چاہے اس کے لیے اسکول جانے سے ایک گھنٹہ پہلے ان کو جگایا جائے اور ان کو ناشتہ کروانا بہت ضروری ہے. عموماً ہم یہ سمجھتے ہیں کہ لنچ باکس دے کر اور اپنی ڈیوٹی سے ہم عہدہ برا ہو جاتے ہیں اور ہم یہ سمجھتے ہیں کہ ہم نے یہ پورا کر دیا. ایسا نہیں ہے. بچے کو ناشتے پر بٹھانا, ناشتے پہ آپ اس کو جو بھی چیزیں دیتے ہیں اس میں مفید غذائیں جو ہم آج تذکرہ کریں گے کہ کیا ایسی چیزیں ہیں جو اس کے دماغ کے لیے بھی اچھی ہوں اور اس کے صحت کے لیے بھی اچھی ہوں. سب سے پہلی اور بنیادی چیز بچے کی دماغ یا بچے کا ذہن ہے کہ جس کو قوی کرنے کے لیے ایسی غذائیں دی جائے کہ جس سے اس کا دماغ قوی ہو اور ذہن اس کا مضبوط ہو. اور اس کے لیے سب سے اچھی چیز یہ ہے کہ آپ دودھ کا استعمال کریں اور بادام کا دودھ کا استعمال کریں کہ اس کو بادام کا دودھ دیا جائے. اور اس کا طریقہ کار یہ ہے کہ تقریباً آپ 50 گرام بادام لے لیں اور اس کو ابال کے اس کے چھلکے ہٹا دیجئے, اور اس کے بعد اس میں تھوڑا سا معمولی سا دودھ, پانی کی جگہ دودھ ڈالیے اور اس کو گرینڈ اتنا کیجئے کہ وہ بالکل جو بادام ہے اس کا اس میں کسی قسم کا پاؤڈر نظر نہ آئے, وہ سارا شیک بن جائے. تو یہ اگر آپ اس کو آدھا گلاس صبح کے وقت دیتے ہیں تو اس سے بہت زیادہ نریشمنٹ ملتی ہے, دماغ مضبوط ہوتا ہے. اور ایک اور بڑی اہم بات کہ بادام وہ لینے چاہیے جو کہ شیل والے بادام ہوں, جو کہ چھلکے والے بادام ہوں, اور اسے توڑ کے رات کو رکھ لیا جائے یا پانی میں بھگا دیا جائے اور اسے استعمال کریں کسی بھی انداز سے. کم از کم بچے کے لیے جو تقریباً 3 سال کا یا 3.5 سال کا بچہ ہے, 5 بادام کو پیس کے اور دودھ میں دیا جائے تو اس سے کافی فرق پڑتا ہے. اسی طریقے سے ہم یہ سمجھتے ہیں کہ انڈا ایک بہت عمدہ غذا ہے, اور اگر بچہ انڈا صبح کے وقت لیتا ہے اس میں سب سے اہم چیز یہ ہے کہ انڈے کو بوائل کر کے دیا جائے اور کالی مرچ اور نمک کی آمیزش کے بعد اس کو دیا جائے تو یہ اس کی صحت کے لیے بہت اچھا ہوتا ہے. وٹامن اے زندگی کے لیے بہت ضروری ہے. وٹامن اے ہماری آنکھوں کے لیے بہت ضروری ہے. وٹامن اے ہماری آنکھوں کی جو نظر عموماً جو مائنس میں چلی جاتی ہے یا پلس میں, اس کو بہتر کرنے کے لیے بہت ضروری ہوتا ہے. کیریٹن اس کے لیے بڑی اہم چیز ہوتی ہے, اور کیریٹن جو ہے وہ گاجر میں پایا جاتا ہے, اور اس کے علاوہ سبزیوں کے استعمال سے بھی یہ بہتری کی طرف آتا ہے. سونف اس سلسلے میں بڑی اچھی ہے کہ اگر آپ سونف بھون کے رکھیں, اور اگر وہ بچہ کی عمر ایسی ہے کہ وہ کھا سکے تو وہ اسے لے, لیکن سبزیوں کا استعمال اس انداز سے کرنا ہے کہ بچے کو علم ہی نہ ہو. اس میں پالک بھی ہے, اس میں گوبھی بھی ہے, اور اس میں آلو بھی ہے. آپ ان تینوں چیزوں کو ابال کے اور ایک پیسٹ سا بنا لیں اور صبح اس میں مٹھاس ڈال دیجئے اور اس کو بچے کو اگر دیں تو وہ بڑی عمدہ چیز ہو جاتی ہے کہ وہ جو اس کے اندر کمی ہوتی ہے وہ دور ہوتی ہے. اور کیریٹن جیسے میں نے عرض کیا کہ آنکھوں کی روشنی کے لیے بہت ضروری ہے, اس کے لیے بھی گاجر اگر نہ ہو تو دوسری سبزیاں کا استعمال کسی بھی انداز سے کیا جائے. اصل میں ٹیسٹ برڈ جو ہوتا ہے بچے کا, جو کہنا چاہیے کہ جب آپ اس کو شروع سے, جب اس کو 2.5 سال سے اسکول جا رہا ہے تو اسے آپ جو टेस्ट चीज़ें करवाएंगे तो वो उसको अवेयरनेस आती रहेगी। जब हम उसको चीज़ें नहीं खिलाएंगे तो उसको सब्जियों में भी बदबू आएगी, उसको गोश्त भी अच्छा नहीं लगेगा। तो बेहतर यह है कि शुरू से बच्चों को सब्जियों का सूप, उसकी जो हमक होती है थोड़ी बहुत पालक के अंदर, तो वो हमक या गोभी के अंदर उस जो हमक होती है, तो वो उसका अवेयरनेस उसको हो जाती है कि ये हमक मुझे लेनी है, और वो उसका आदी होता रहता है। तो इसी तरीके से जैसे मैंने अर्ज़ किया कि आप सब्जियों का इस्तेमाल किसी न किसी अंदाज से किया करें, इसी तरीके से बच्चे को विटामिन बी के अंदर विटामिन B12 की बहुत ज़रूरत होती है, और इसके लिए हमारे पास कई चीज़ें हैं जिसमें हम नारियल भी ले सकते हैं, जिसमें हम मुनक्का भी ले सकते हैं, और जिसमें हम और ऐसी चीज़ें ले सकते हैं कि जो B12 की कमी को दूर करे। उसमें जो सबसे अहम चीज़ होती है B12 में, वो ये है कि आप इसमें खून के सुर्ख खलियात को ये बेहतर करती है। इसके लिए सबसे अच्छी चीज़ चुकंदर भी है कि चुकंदर को जूस निकाल लिया जाए और उसको ग़िज़ाओं में शामिल करके दिया जाए। इसी तरीके से जैसे मैंने विटामिन A का बताया कि विटामिन A और B ज़रूरी हैं, उसके लिए कॉड लीवर ऑयल बहुत उम्दा चीज़ है कि कॉड लीवर के कैप्सूल भी मिलते हैं। अगर बच्चे की उम्र 4.5 साल है तो अब यहाँ इस उम्र से आप उसको कॉड लीवर ऑयल की टैबलेट्स भी दे सकते हैं। और इसी तरीके से मछली का इस्तेमाल जो है हर बच्चे को शुरू से करवाइए, उससे कई फायदे हैं। विटामिन E की इनटेक देता है और विटामिन A की डिफिशेंसी को जो है वो कम करती है। मछली उमूमन वो मछली लेनी चाहिए कि जो समंदर की मछली हो, तो वो बच्चे को अंदाज एक दूसरा हो कि उसको कांटे और तमाम चीज़ें बिल्कुल उसमें से जुदा कर दी जाएं, और उसको बहुत ही नए अंदाज से उसके मछली के कबाब भी बनाए जा सकते हैं। मछली के वो किसी भी अंदाज से अगर फ्रेश मछली जो समुद्री हो वो देने से बड़े फायदे होते हैं। दूसरी जो अहम चीज़ है कि मौसम के फल, कि जो भी आपका मौसम है उसके फल बच्चे को ज़रूर दें। उमूमन आजकल सेब जो है वो 12 महीने ही रहता है क्योंकि वो इंपोर्ट भी हो रहा है, लेकिन ये जो महीना है हमारा इस वक्त जो जून जुलाई का चल रहा है, इसमें सेब बहुत ताज़े आते हैं, पहाड़ी इलाकों के सेब आते हैं। तो सेब का इस्तेमाल बच्चों की ग़िज़ाओं में किसी न किसी अंदाज से कीजिए, और कोशिश ये करें कि लंच बॉक्स में जो आप सेब भी दें, और इसी तरीके से आप सेब के अलावा केले भी दें। सेब का मौसम जून और जुलाई में शुरू होता है और सितंबर तक रहता है, तो उसमें आपको ताज़े सेब मिलेंगे। जो इम्पोर्टेड सेब हैं चूँकि वो फ्रीज किए हुए होते हैं, तो इसलिए उनको इस्तेमाल नहीं करना चाहिए, अपने इलाके के पाकिस्तान के सेब इस्तेमाल करें, तो वो बच्चों के लिए बड़ी बेहतरीन चीज़ है। इसी तरीके से वो लोग जिनके अंदर आयरन, बच्चे ऐसे हों कि बाज़ के अंदर खून की कमी होती है, बाज़ बच्चे खेलते हैं थक जाते हैं, उनके लिए खून की कमी के लिए सबसे अच्छी चीज़ मुनक्का और छोटी किशमिश है। इसका भी हलवा बनाया जा सकता है या इसका शरबत बनाया जा सकता है कि आप मुनक्का जो है वो उसको लीजिए, कम से कम 11 दाने लीजिए, और उसके बाद उसमें 1 गिलास दूध में डाल के उसको ग्राइंड कर दीजिए, शेक बना लीजिए, मुनक्का शेक जिसे हम कहते हैं, वो अगर दिया जाए और उसमें किशमिश दी जाए तो बच्चों की ग़िज़ाओं में मुनक्के का शेक जो है बड़ी उम्दा चीज़ है। इसी तरीके से आजकल मैंने देखा कि नाशपाती बाज़ार में आ गई। नाशपाती बहुत ही उम्दा फल है, सेब से ज़्यादा अफादियत जो है बच्चों के लिए नाशपाती में है। नाशपाती के जो टेस्ट होता है वो थोड़ा सा जुदा होता है, और बच्चों को अगर आप वो खिलाना शुरू करेंगे तो आप देखेंगे कि वो उससे वाकिफ होंगे, इसलिए नाशपाती का इस्तेमाल भी किया जाए। इसी तरीके से दालों का इस्तेमाल, दालों के हलवे का इस्तेमाल किया जाए, और सूजी का हलवा या नारियल जो गुरा हुआ नारियल, सूखा हुआ नारियल होता है, उसके हलवे को भी बच्चों की ग़िज़ाओं में ज़रूर शामिल किया जाए। नाज़रीन यहाँ पर हम एक मुख्तसर सा वक्फ़ा लेंगे, फिर आपसे मुलाकात करते हैं। अस्सलामु अलैकुम व रहमतुल्लाह। अस्सलामु अलैकुम व रहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। सेगमेंट में हम आपकी कॉल्स लेते हैं और आपसे मुद्दबाना दरख्वास्त करते हैं कि आप हमसे बात करें तो अपने TV की आवाज़ बंद कर दें ताकि हमें आपकी आवाज़ सही मानों में सुनाई दे सके। बहुत शुक्रिया। हमारे पास कॉलर मौजूद हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम। मैं कोठी से कॉल बात कर रहा हूँ। मैंने 3 मसले मतलब पूछे थे आपसे, पहले तो ये है कि मेरे चेहरे पर बहुत कीने हैं, मगर वो नाक पर काफ़ी ब्लैक हेड्स हैं, डार्क कलर सर्कल हैं, वो चेहरे पर फटे पड़े हैं। तो मैंने आपसे पूछा था, तो आपने मुझे बताया था उससे शीरी कुकुल शाह, तो इसमें मैंने सिरका मिलाया और आर्कियोग्राफ, तो इससे मेरे चेहरे पर लगाया तो मैं जलन सी हो रही है, अच्छा इसमें मुझे कुछ बता दीजिएगा। दूसरा ये है कि मेरे यहाँ पूरे फालतू बाल हैं, और तीसरा ये है कि मेरे मतलब कि जब कि मैं ब्रश करता हूँ तो दांत में मेरी चमक नहीं आती, सुराख खत्म ही हो रही, दांत वगैरह हिलते हैं, इसके मतलब कुछ बता दीजिएगा। आपका नाम दोबारा बता दीजिए। बिलाल बात कर रहा हूँ। बिलाल, चलिए ठीक है जनाब, आप पास एक कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। जी कौन, कहाँ से बोल रहे हैं? टीवी की आवाज बंद कीजिए, आपकी आवाज हमें नहीं आ पा रही। इसमें मुश्किल जो है वो हमें भी होती है और आपसे भी हमें रابطہ नहीं होता, उसके हमें बड़ा अफसोस रहता है। तो आवाज बंद कर दे कीजिए टीवी की। पहला सवाल बिलाल साहब का था और इन्होंने हम कोई ये पूछा कि चेहरे पर इनको दाने का, मैंने अब्बुल रिशाद का बताया था, तो उससे उनको तकलीफ हो रही है या जलन हो रही है। इसके लिए आप ये करें कि जौ का जो आटा होता है वो आप लें और इसमें दो चीज़ें मिला लें। जौ का आटा मिसाल के तौर पे आप उसको ले लें 50 ग्राम, और उसमें 10 ग्राम पिसी हुई दालचीनी मिला लीजिए और उसको अच्छी तरह मिला लें। और उसके बाद जब भी आपको लगाना हो तो शहद ले लें, और शहद में आधा चम्मच ये मिला के, और ये पेस्ट कम से कम 1 से 1.5 घंटे तक चेहरे पर अप्लाई करें, इसको छोड़ दें, और उसके बाद फिर अपना चेहरा जो है पानी से धो लें, तो इससे इंशाल्लाह फ़र्क आना शुरू हो जाएगा। हाँ, बस एक कॉलर है, उनसे बात कर लेते। जी अस्सलाम वालेकुम। वालेकुम सलाम डॉक्टर साहब, मुझे मोरों का मसला है बहुत ज्यादा, तकरीबन 10 साल से। ठीक। तो मेरे एक एक टांग में बहुत ज्यादा दर्द होता है। आपका नाम बताइए, कहाँ से बोल रही हैं आप? शगुफ्ता नाज, पिंडी से बात कर रहे हैं। पिंडी से? जी। अच्छा, तो आपको शुगर वगैरह तो नहीं है? नहीं, कोई शुगर वगैरह का तो कोई मसला नहीं, ब्लड का मसला है, बीपी तेज होता है। अच्छा, उसके लिए कोई दवा लेनी है आप बीपी के लिए? जी। अच्छा चलें ठीक है शगुफ्ता साहब, आप उसका जवाब देते हैं। हमारे पास कॉलर मौजूद हैं। जी अस्सलाम वालेकुम। ये कॉल शायद हमारी ड्रॉप हो गई। जी हमारे पास एक कॉलर है। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहब, कहाँ से? मैं शाहिद बोल रहा हूँ, लाहौर से। जी शाहिद साहब। सर मेरे सर में अक्सर दर्द रहता है और याददाश्त ना बहुत कमजोर है, अभी बात करता हूँ तो दूसरी बात पर ना बात भूल जाता हूँ। अच्छा, सर में शदीद दर्द रहता है, अक्सर रहता है दर्द। अच्छा, जानना चाहता हूँ बीपी वगैरह आपका कैसा है? बीपी बिल्कुल ठीक है मेरा। अच्छा, सर में आपके दर्द रहता है ना, चलें ठीक है, मैं आपको नुस्खा देता हूँ। वहाँ पर से कॉलर मौजूद है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम रहमतुल्लाह। जी कौन कौन साहब, कहाँ से? आप अपने टीवी की आवाज बंद कीजिए ताकि आपकी आवाज हमें साफ आ सके। आवाज इनकी नहीं आ पा रही। हमारे पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। हेलो। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहब, कहाँ से? मैं फैसलाबाद से बात कर रहा हूँ, मुझे कब्ज बहुत रहती है। अच्छा, कौन साहब बोल रहे हैं आप, नाम बताइए। जी वकास बोल रहा हूँ, फैसलाबाद। वकास साहब फैसलाबाद। आपकी उम्र कितनी है? 32 साल। अच्छा, तो कब्ज काफी पुरानी है? हाँ जी। चलें ठीक है, आपको हम जवाब देते हैं इसका। आप पास एक कॉलर मौजूद है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। मेरे ख्याल से फिर रब्ता नहीं हो पा रहा। شاہد صاحب پہلے شگفتہ صاحبہ ہیں اور انہوں نے پنڈی سے کال کیا, ہمیں مہرے کا مسئلہ انہوں نے بتایا کہ ان کے مہرے میں اور جسم میں درد رہتا ہے. اس کے لیے آپ سب سے پہلے تو یہ کیجئے جو مہرے ہیں ان میں ہلکے اس طریقے سے کپڑا کوئی گرم کریں اور اس کی سکائی کریں, اور اسی طریقے سے گلے ٹیسو جو ہے وہ منگوا لیجئے اور اسے پانی میں گرم کر کے اس کی پوٹلی سے بنا کے اس کی ٹکور کریں, تو اس سے بھی کافی فرق پڑتا ہے. اور کھانے کے لیے جو دوا ہوگی وہ موسلی سفید ہے, سورنجان شیری ہے, ازگر ناگوری اور سونٹ, چار چیزیں ہیں. ان چاروں چیزوں کو 50-50 گرام منگوا کر پسوا لیجیے اور اس سے آپ دیکھیں گے انشاءاللہ بہت بہتری آئے گی. اور اس کے علاوہ بھنڈی جو ہے اس کا استعمال جو ہے سبزیوں میں آپ کھانے کے اندر زیادہ سے زیادہ کیجیے, اس سے آپ کے فلوٹ بھی بنے گا اور بہتری آئے گی. ہاں پاس ایک کالر جی, السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ میں عمران بات کر رہا ہوں علی پور سے. جی فرمائیے. اور یہ مجھے جو ہے نا دھات کا مسئلہ ہے, بہت ہی پرانی 8-9 سال سے علاج کر رہا ہوں لیکن فائدہ نہیں ہوا کہیں. انگریزی بھی کی ہے اور دیسی بھی علاج کیا ہے. دھات کے بعد جو ہے نا قطرے بھی آتا ہے پیشاب میں, بہت جلن بھی ہوتی ہے, بہت زیادہ جلن ہوتی ہے. اچھا دھات کا بات کر رہے ہیں, ٹھیک ہے. چلے میں آرٹیکیریا سمجھ رہا تھا. چلے ٹھیک ہے ہم بتاتے ہیں آپ کو. ہاں پاس ایک کالر ہے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ سین صاحب بشارت علی گوجرانوالہ سے. جی بشارت صاحب فرمائیے. ایک سال سے تقریباً حکیم صاحب میرا نا یہ نزلہ ہے گلے میں گرتا ہے, کیرا جس کو کہتے ہیں. جی جی. اس کے لیے پلیز اچھی دیں مشورہ مجھے. میں تو بہت دوائیاں دیسی انگریزی اچھا ہومیوپیتھک کھا چکا ہوں. ٹھیک. تنگ ہے بہت زیادہ. تو یہ آپ پانی کون سا استعمال کرتے ہیں؟ پانی فلٹریشن والا ہی ہمارا گرم. نہیں میں یہ نہیں پوچھ رہا, مطلب ٹھنڈا یا گرم؟ نہیں میں تو گرم ہی پانی پیتا ہوں. ہاں چلے ٹھیک ہے آپ کو جواب دیتے ہیں انشاءاللہ. جی السلام علیکم. وعلیکم السلام. حکیم صاحب میرا نام فوزیا ہے, میں پشاور سے بات کر رہی ہوں. اور میرا مسئلہ یہ ہے میری ماں ہے اس کی عمر 50 سال ہے, اس کو بالکل نیند نہیں آتی. وہ کتنی بھی دوائی کھاتی ہے لیکن اس کو بالکل نیند نہیں آتی. اچھا. اور دوسرا مسئلہ میرا شوہر ہے اس کی وہ بہت زیادہ کمزور ہے, اس کی وزن بالکل نہیں بڑھتی. اچھا ٹھیک ہے ان شاء اللہ. جی السلام علیکم. سلام. کون صاحب کہاں سے؟ شاہی صاحب لاہور سے انہوں نے یہ بتایا کہ ان کے سر میں درد رہتا ہے اور یاداشت بھی ان کی کافی یعنی کہ کم ہو رہی ہے. اس کے لیے آپ ایک پاؤڈر بنا لیں, اس کو شہد میں ملا کے آپ لیجئے گا. اس میں چار چیزیں ہیں, نمبر ایک برہمی بوٹی ہے, نمبر دو استخدوس ہے, اور نمبر چار سورنجان شیری ہے, اور آخر میں دار چینی. یہ چار چیزیں ہیں, سورنجان, برہمی بوٹی, استخدوس اور سورنجان. یہ 50-50 گرام منگوا لیجئے اور ایک چائے کا چمچہ 2 ٹیبل اسپون شہد میں ملا لیجئے. اور اس کو چاہیں تو ایک ساتھ بنا لیجئے کہ آپ اگر یہ 200 گرام لیتے ہیں تو 200 گرام کو 1 کلو شہد میں آپ ملا کے رکھ لیجئے, تو اس سے آپ دیکھیں گے انشاءاللہ آپ کی بہتری آ جائے گی. فیصل آباد سے ہمارے پاس یہ کال تھی اور انہوں نے یہ بتایا کہ ان کو قبض بہت رہتا ہے, اور اس کے لیے آپ بھی آپ ایک نسخہ لکھ لیجئے. سونف آپ لے لیں 50 گرام, سنامک کی 50 گرام لے لیں آپ, اور اس میں ملٹھی جو ہے آپ 50 گرام لے لیں, اور اس تینوں کو اچھی طریقے سے پیس لیجئے. رات کو سونے سے پہلے 2 انجیر کے ساتھ اسے کھائیے تو پرانے سے پرانی قبض انشاءاللہ بہتر ہو جائے گی. یہاں پاس ایک کالر ہے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ پروین بیوی ڈیرا غازی خان سے. ڈیرا غازی خان سے. جی مجھے پیشاب آتا ہے ہر آدھے گھنٹے بعد, مقدار میں بہت زیادہ آتا ہے, 6 مہینے سے یہ تکلیف ہے. अच्छा, ठीक है। टेस्ट भी करवाए हैं डॉक्टरों से, रिपोर्टें करवाई हैं, आपकी उम्र कितनी है? आपकी वक्ती तौर पर आता है, फिर आके हो जाता है। आपकी उम्र कितनी है? मेरी उम्र 35 साल है, 36 साल। अच्छा, आपके बच्चे हैं? जी मेरे 3 बेटे हैं, बच्चियां हैं और सिजेरियन हुए हैं। हाँ, वही मैं पूछना चाह रहा था कि नॉर्मल है सिजेरियन। ठीक है, ये आपके जवाब इंशाल्लाह आपको देते हैं। हमारे पास एक कॉलर है जी। अस्सलाम वालेकुम। इमरान साहब अलीपुर से, इन्होंने बताया कि इनको ड्रॉप्स का मसला है, इसके लिए आप माजून फ़लासफ़ा जो है वो लेना शुरू करें, ये बहुत उम्दा चीज़ होती है। और इसी तरीके से इसमें ऊँट कटारा जो है बड़ा काम करता है कि ऊँट कटारे को पिसवा लें और वो आधा आधा चमचा रात को लें। इसमें अमूमन जो बाज़ार में टैबलेट्स मिलती हैं हब्बे जिरयान या इसके नाम से, वो आप ले सकते हैं, वो बहुत अच्छी चीज़ होती है। और इसी तरीके से एक नुस्खा और है जिसमें मस्तगी बहुत उम्दा चीज़ है कि आप हब्बुल रिशाद ले लें और मस्तगी, यानी कि हब्बुल रिशाद 100 ग्राम, मस्तगी सिर्फ 10 ग्राम, इसको पीस के रात को लिया कीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। उसके बाद हमारे पास हैं गोजरा वाले से, ये हमारे पास बशारत साहब की कॉल थी और उन्होंने बताया कि इनको पुराना नज़ला है और बहुत ज़्यादा कीड़ा गिरता है। इसके लिए सबसे पहली बात तो आप ठंडी और खट्टी चीज़ों का परहेज़ कीजिए, और दूसरा ये कि जो भुने हुए चने मिलते हैं वो बड़ी उम्दा चीज़ है, और पुराने से पुराने कीड़े का मर्ज सही हो जाता है। उसका आप नुस्खा लिख लीजिए कि चने जो है आपने लेने हैं 1 किलो के करीब, वो रेशो फिर बाद में आप चेंज करना चाहें तो कर लीजिए। 1 किलो चने लेने हैं, इसमें 100 ग्राम जो है दखनी मिर्च लेनी है, और इसी तरीके से इसमें आधा किलो मिश्री मिलानी, इन तीनों चीज़ों को मिला लीजिए। 2 टेबल स्पून रोज़ाना निहार मुँह आप लीजिए, पुराने से पुराना नज़ला कीड़ा और ये जो बलगम गिरता है उसके लिए ये बेहतरीन चीज़ है। और इसी तरीके से जो मीठा बताशा आता है, बताशा बाज़ार से ले लें और उसमें 2-2 कतरे जो है ऊपर थोड़ा सा उसको तोड़ के कलौंजी का तेल डालें, और ये आप शाम को खाली पेट 2 बताशे खा लिया करें, इससे भी इंशाल्लाह काफ़ी बेहतरी आ जाएगी। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम। हेलो हेलो, अस्सलाम वालेकुम। जी वालेकुम सलाम, कौन साहब? मैं शहबाज बात कर रहा हूँ लाहौर से। जी फरमाइए जी। हकीम साहब, ये मेरा मसला है कि मेरे बाजू, मैं ऐसे है हूँ स्मार्ट हूँ, लेकिन मेरे बाजू जो है ना ऊपर से पतले हैं, मतलब मैं डाइट वगैरह पूरी करता हूँ लेकिन ये काफी अच्छा हो गया कि बाजू जैसे हेल्दी होते हैं वैसे फील नहीं होता। अच्छा। और दूसरा मसला मेरा सवाल है कि मेरी मामा को नींद बहुत आती है, बैठे बैठे हो जाती है। ये बाजू इस जगह को कह रहे हैं या मछली जो ये नहीं बन पा रही है? ये मछली ऊपर से, मतलब जो सर जिम वगैरह तो मैं यूज नहीं जाता नहीं हूँ, लेकिन वैसे हम नॉर्मल रूटीन के अंदर ना वो पतले अजीब सा लगता है, मतलब वैसे स्मार्ट हूँ ओवरऑल, कोई मसला नहीं है, पेट थोड़ा सा निकला हुआ है। अच्छा अच्छा, चले ठीक है, आपको बताते हैं। आप पास एक कॉलर और है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम, कौन साहिबा कहाँ से? अस्सलाम वालेकुम। जी वालेकुम सलाम, कौन साहिबा कहाँ से? हाँ जी, ये हमसे लाइन कट गई लेकिन इनका जो है सवाल हमने लिख लिया है। हमारे पास एक कॉलर और है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। हकीम साहब, 7.5 माह का बच्चा है तो उसको ना थोड़ी सी गर्मी हो जाए, या मतलब ना गोश्त वगैरह खा लूँ मैं तो, या कोई भी गर्म चीज खा लूँ, उसको दाने से बन जाता है और उसकी आंखें भी सुर्ख हो जाती, आंखों में भी खारिश करता, एलर्जी खूब रेड हो जाता है वो, और दाने दाने सारे जिस्म पे बन जाते हैं, बहुत प्रॉब्लम रहती है उसकी। अच्छा। और ये एक मेरी बेटी है बड़ी, ये उसकी फीड माँ का दूध ले रहा है ये? हाँ जी, हाँ जी, माँ का फीड करता है। हाँ, तो इसके लिए मैं बता दूंगा, आप ये दवाई लीजिएगा, इंशाल्लाह मैं बता देता हूँ। नाज़रीन, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानी पढ़ रहे हैं, आपसे मिलते हैं मुख्तसर से वक्फे के बाद। अस्सलामुअलैकुम वरहमतुल्लाह। السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط پروگرام حکمت اور صحت میں حاضر خدمت ہے. ہمارے پاس کالر موجود ہیں, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ میں آسمہ بات کر رہی ہوں کراچی سے. جی فرمائیے. جی میں نے پوچھنا تھا کہ میرا تقریباً 1.5 ماہ کا بچہ ہے, تو اس کو میں اپنا سلوک کرواتی ہوں. ابھی تقریباً 1-2 ہفتے ہو گئے ہیں, تو مجھے خود بھی محسوس ہو رہا ہے کہ دودھ کم ہو رہا ہے اور یہ روتا ہے بہت زیادہ. اس کو ساتھ میں ڈبے کا دودھ پلا رہی ہوں, تو اس کے لیے کوئی دودھ کے لیے کوئی نسخہ بتائیں. ٹھیک ہے جناب, ٹھیک ہے جناب. آپ پاس ایک کالر اور موجود ہے. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ حکیم صاحب میں لاہور سے بات کر رہی ہوں. مجھے پوچھنا یہ ہے کہ مجھے ریشہ بہت آ رہا ہے پیشاب کے ساتھ اور بڑی حاجت کے ساتھ, بہت زیادہ ریشہ آتا ہے اور اس میں سمیل بہت ہے. ٹھیک, آپ نام بتائیں گے؟ خاتون نام ہے. خاتون, فوزیہ صاحبہ نے پشاور سے ہم کو فون کیا کہ ان کی والدہ کو نیند نہیں آتی. اس کے لیے آپ یہ نسخہ لکھ لیجئے, خشخاش, تخم بابونا اور 4 مغز مصری. یہ چاروں چیزیں آپ دوبارہ سن لیں, خشخاش, تخم بابونا, 4 مغز اور مصری. ان کو ہم وزن لے لیں اور اس کو باریک پیس لیں, اور سونے سے تقریباً 1 گھنٹہ پہلے یعنی کہ رات کو روزانہ کھانے کے بعد 1 ٹیبل اسپون پانی کے ساتھ ان کو دے دیا کیجیے. ڈیرہ غازی خان سے ایک سوال تھا, پیشاب ان کو بہت زیادہ ہے. اس میں کئی مسائل ہو سکتے ہیں کیونکہ آپ کے سیزر بھی ہو چکے ہیں, لیکن ابھی فی الحال آپ بازار سے معجون کندر منگوا لیجیے, یا کندر ایک گوند کو کہتے ہیں وہ آپ کندر منگوا لیں, اور تقریباً 5 گرام کندر مصری میں ملا کے روزانہ آپ لینا شروع کریں. 3 مہینے تک آپ لیں گی تو انشاءاللہ یہ بہتر ہو جائے گا. شہباز صاحب لاہور سے, انہوں نے بتایا کہ ان کے بازوؤں میں گوشت کم ہے. اس کے لیے ایک نسخہ ہے, جو لوگ موٹا ہونا چاہتے ہیں وہ لکھ لیں. اس میں سب سے پہلی چیز, اس میں سنگاڑا خشک ہے, بہمن سفید اور بہمن سرخ, 3 چیزیں لینی ہیں, 100-100 گرام, اور اس میں زعفران ڈالنی ہے 10 گرام. تو اس کو اس طریقے سے پاؤڈر بنا لیں اور اس کو مصری ڈال کے 1 ٹیبل اسپون صبح, 1 ٹیبل اسپون شام کو دودھ کے ساتھ دیجئے, کم از کم 1.5 مہینے تک, تو انشاءاللہ اس میں بہتری آ جائے گی. یہاں پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ جی میرا یہ مسئلہ ہے نا, مجھے موٹاپا زیادہ ہو رہا ہے, تو 20 سال میری عمر, بچے بھی کوئی نہیں. اچھا, نام بتائیے, کہاں سے بول رہی ہیں؟ کشمیر سے بول رہی ہوں. کشمیر سے, چلیے ٹھیک ہے, آپ کو بتاتے ہیں. بس کالر موجود ہیں. جی السلام علیکم. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ ہم مظفرآباد سے. اچھا, سوال کیا ہے؟ ہمارا پرانا زکام ہے اور سینے پہ ریشہ ہے بغلا میں. اچھا چلیں ٹھیک ہے, آپ کو بتاتے ہیں. ہمارے پاس کالر موجود ہیں. جی السلام علیکم. وعلیکم السلام. جی قبض بہت رہتی ہے, میں سرگودا سے بات کر رہا ہوں. نام بتائیے سر. علی. ٹھیک ہے علی صاحب, قبض آپ کو کافی پرانی ہے. ٹھیک ہے جناب, اس پہ دیکھ لیتے ہیں. بہت شکریہ. شہباز صاحب لاہور سے, یہ میں نے ان کا جواب دوبارہ دے دوں کہ بہمن سرخ, بہمن سفید, سنگاڑا خشک آپ 100-100 گرام لے لیں, اور 10 گرام اس میں زعفران پیس کے ڈال دیں, اور جتنا وزن اس کا بنتا ہے اس کے برابر ہی مصری ملا لیجئے, اور 2 ٹیبل اسپون صبح, 2 ٹیبل اسپون شام کو دودھ کے ساتھ دیجئے. اس سے جو لوگ دبلے ہیں یا جن کا گوشت نہیں بن رہا, وہ اس سے بہتری ہو جاتی ہے. ایک سوال آیا تھا لیکن چونکہ انہوں نے تم سے بات نہیں ہو سکی تھی, اس میں انہوں نے بچے کی قد کے لیے کہا ہے. بچے کا قد جو ہے, اگر وہ 12 سال یا 15 سال کا ہے تو کوئی حرج نہیں ہے, لیکن اگر وہ 18 سال یا 17 سال کا ہو گیا ہے یا ہو گئی ہے تو پھر تھوڑی فکر کی بات ہے کہ وہ لٹکا کرے پائپ لگا کے. اور رب الرشاد لینے 100 گرام اور 100 ग्राम में तकरीबन 25 ग्राम मस्तगी रूमी मिला के उसको अच्छी तरीके से पीस लीजिए और सुबह और शाम एक चाय का चमचा यानी कि 2 ग्राम के करीब इनको दीजिए। इससे अल्लाह ने चाह तो हाइट का मसला भी हल हो जाएगा। एक साहिबा ने फ़ोन किया कि उनको बच्चे को फीड करवा रही हैं और बहुत ज़्यादा दाने वगैरह बच्चे के निकल रहे हैं, इसके लिए माँ जो है वो ये नुस्खा इस्तेमाल करें, पनीर बूटी बाज़ार से मंगवा लें, उसके 12 दाने ले लें, आधा गिलास पानी में रात को भिगा के सुबह वो पानी पी लीजिए और शरबत उनाप जो है वो दोपहर और शाम के वक्त पीजिए और ये पनीर बूटी का पानी सिर्फ सुबह पीजिए तो इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आ जाएगी, बच्चे को भी बेहतरी आ जाएगी अगर आप ये चीज़ लेंगी। इसी तरीके से एक और साहिबा का फ़ोन था कराची से, आरफा साहिबा, आपने बताया कि इनके बच्चे को फीड करवा रही हैं और इसमें कुछ कमी है, तो उसके लिए आप लिख लीजिए सफ़ेद ज़ीरा आप लिख लें 100 ग्राम, काली मिर्ची आप इसमें लिख लें 50 ग्राम और मिस्री 100 ग्राम, इन तीनों चीज़ों को पीस लीजिए और पीसने के बाद 1 टेबल स्पून सुबह 1 टेबल स्पून शाम को आप लीजिए दूध के साथ, तो इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आ जाती है। लाहौर से खातून नाम इन्होंने बताया, रेशा इनको आता है, इसके लिए जो सबसे अच्छी चीज़ है वो ये है कि आप चने वाला नुस्खा जो मैं बताता हूँ कि चने ले लें तकरीबन 1 किलो और उसमें 100 ग्राम जो है दखनी मिर्च मिला के पीस लीजिए और उसमें मिस्री हम वज़न मिला के सुबह शाम एक एक चमचा लीजिए। ये बेहतरीन नुस्खा है, गो के बहुत ही सस्ता सा है लेकिन ये बहुत काम करता है, ये बेहतरीन चीज़ है। और इसके अलावा बरहमी बूटी अस्सखुद्दूस दोनों हम वज़न ले लें और उसको पीस के 2 ग्राम सुबह 2 ग्राम शाम 3 महीने तक आप लेंगे तो आपका ये दहरीना मसला हल हो जाएगा। और इसके साथ अगर आपको रेशे के साथ खांसी भी आती है तो उसके लिए काकड़ सिंगी बहुत उम्दा चीज़ है कि काकड़ सिंगी आप ले लें 50 ग्राम और पुस्त शीरी 50 ग्राम, इन दोनों को हम वज़न मिला लीजिए और आधा चाय का चमचा सुबह आधा चाय का चमचा शाम 1 टेबल स्पून शहद के साथ आप लेंगे तो इंशाल्लाह आपका मसला हल हो जाएगा। कश्मीर से एक फ़ोन था, नाम उन्होंने नहीं बताया, 30 साल उम्र थी और उन्होंने बताया कि इनको बहुत ज़्यादा मोटापा है, इसके लिए सबसे पहले तो आप चिकनी चीज़ें तली हुई चीज़ें का परहेज़ कीजिए और जो नुस्खा है उसमें बर्ग सदाब आपको लेना है, 50 ग्राम सफ़ेद ज़ीरा आपको लेना है, 50 ग्राम तुरबत सफ़ेद लेनी है 50 ग्राम, इन तीनों चीज़ों को पीस लीजिए और इसका पाउडर सुबह शाम एक एक चमचा लीजिए। और इसके अलावा जो है आप ये जो लौकी होती है लौकी को भबूल करके या उसको तंदूर में डाल के नरम कर लें और उसको शेक करके उसमें नींबू और पुदीना डाल के 1 गिलास रोज़ाना पिया कीजिए, इससे इंशाल्लाह आपका वज़न जो है वो तेज़ी से बेहतर होना शुरू हो जाएगा। मुजफ्फराबाद से नाजिया साहिबा थी, इन्होंने भी हमको बताया कि ज़काम और बलगम का मसला है, इसके लिए सबसे अच्छी चीज़ ये है कि आप एक आश तैयार करें और उसको तरीक़ेकार ये है कि आपने 4 लौंगे ज़रा से घी में डाल के भून लें 4 लौंगे और उसके बाद उसमें 2 टेबल स्पून सूजी जो है पहले से गुलाबी करके रखें और वो उसमें डाल दें और गुड़ उसमें डाल के उस फिर 2 गिलास पानी डाल के उसको अच्छी तरह के जब गल जाए सूजी तो ये आप इस्तेमाल कीजिए रात को सोने से पहले। ये हर वो शख्स जो कि पहाड़ी इलाकों में रहता है या जहाँ पे सर्दी ज़्यादा है वो ये काढ़ा इस्तेमाल करे। दोबारा बता देता हूँ, 4 लौंगों को ज़रा से तेल में या घी में भून लीजिए और उसमें पहले से गुलाबी की हुई सूजी डाल दीजिए और उसके बाद उसमें हसबे जायका गुड़ डाल दें और पानी डाल के उसको अच्छी तरह उबालिए, ये रात को सोते हुए पीजिए, पुराने से पुराना नज़ला ज़ुकाम जो है इंशाल्लाह ताला इससे बेहतर हो जाता है और कीड़ा भी इससे काफ़ी फ़र्क होता है कि जो जिन लोगों ने आज कीड़े की शिकायत की कि बलगम काफ़ी निकलता है गले के रास्ते तो वो उसके लिए भी ये रात को सोते हुए इसके बाद कोई पानी तक नहीं पीना आप सो जाएं तो इससे काफ़ी बेहतर हो जाएगा। ये सरगोधा से हमारे पास अली साहब ने कॉल की और उन्होंने बताया कि कब्ज़ के लिए कई दवाएं होती हैं और इसमें जो सबसे बेहतर चीज़ें हम सना मक्की को मानते हैं कि सना मक्की 100 ग्राम ले ली जाए, सौंफ 100 ग्राम ले ली जाए, मुलट्ठी 100 ग्राम ले ली जाए, तीनों को पीस के और उसके बाद इसमें 100 ग्राम मिश्री भी डाल लें क्योंकि टेस्ट ऐसा हो जाए जो आप खा सकें और इसको रात को सोने से पहले 1 टेबल स्पून पानी के साथ लें और 3 अदद इंजीर जो होती है वो दूध में उबालें और वो पिए, इससे دیرینہ سے دیرینہ قبض جو ہے وہ بہتر ہو جاتا ہے. غذاؤں کی طرف توجہ دیجئے, سفید چاول بند کر دیجئے, موٹا آٹا کھائیے, باریک آٹا یا سفید آٹا بند کر دیجئے, تو اس سے انشاءاللہ بہتری آئے گی. اور جو موسم کے جو پھل ہیں اس کا استعمال زیادہ سے زیادہ کیجئے. ہمیشہ یاد رکھیں کہ قبض کا جو مسئلہ ہوتا ہے اس میں فائبر کی کمی ہو جاتی ہے, اس میں پھل ایک اہم کردار ادا کرتے ہیں. اس کے لیے ہمارے پاس کیلے بھی موجود ہیں, ہمارے پاس سیب الحمدللہ موجود ہے, تو ایسے پھل جس میں پھوک بنتی ہو اس کا استعمال آپ کریں گے تو قبض کے لیے بہت اچھا رہے گا اور اس میں پیٹ بھی بہتر ہو جاتا ہے. عموماً چونکہ آج ہم نے پروگرام بچوں پر کیا, بچوں کو بھی قبض کی شکایت ہو جاتی ہے, اور ان کے لیے جو سب سے اچھی چیز ہے کہ ان کو تھوڑا سا سہاگا جو ہوتا ہے, سہاگا اس کو توے کے اوپر گرم کیجئے اور اس کو وہ کھیل کر لیں, اور وہ تقریباً ایک چٹکی سہاگا شہد میں ملا کے بچوں کو دیا جائے تو اس سے کافی بہتری آتی ہے. اور اسی طریقے سے صرف سونف اور بڑی الائچی جو ہوتی ہے اس کا پانی بھی اگر اس طرح سے ابالیں کہ ایک بڑی الائچی لے لیجئے اور ایک چائے کا چمچہ سونف لے لیجئے اور اس کو ایک گلاس پانی میں اتنا ابالیے کہ وہ آدھا رہ جائے, پھر وہ پانی بچوں کو دیا جائے تو بچوں کی بھی پرانی سے پرانی قبض جو ہے وہ بہتر ہو جاتی ہے, کیونکہ قبض کی وجہ سے ہی دوسری بیماریاں جنم لیتی ہیں, پیٹ میں اپھارا جو ہے وہ جنم لیتا ہے, اور بچے کو جب قبض رہتا ہے تو عموماً اس کو دوسری بیماریاں ہوتی ہیں. اور اس سے جو میں نے سونف کا آپ کو بتایا یا بڑی الائچی کا, اس سے بلغم بھی چھٹتا ہے جسم میں, بچوں کے عموماً جو ڈبہ اطفال ہو جاتا ہے تو وہ بھی اس سے بہتر ہوتا ہے, اور سینے میں جو بلغم کی خرخراہٹ جو آتی ہے اس کے لیے انڈا بہت عمدہ چیز ہے کہ انڈے کا تیل جو ہے وہ نکالا جائے, زردیاں لی جائیں, دیسی انڈے کی زردیاں لی جائیں اور اس کو توے میں رکھیں, اور توے میں جب آگ تھوڑی سی درمیانی رکھیے, اور جب وہ بالکل کالی ہو جائیں زردیاں تو اس کو دبائیے. ہم سمجھتے ہیں کہ اب شاید زردیاں جل گئیں تو اب تیل نہیں نکلے گا, لیکن اس میں جب کالی ہو جائے گی اور اس کو اوپر سے آپ چمچے سے دباتے رہیں گے, تھوڑا سا توا ٹیڑھا کر لیجیے, تو یہ تقریباً آدھا ڈراپر یعنی کہ 100 قطرے کے قریب جو ہے وہ آئل نکل جاتا ہے. وہ آئل بہت عمدہ چیز ہے ان بچوں کے لیے کہ جن کو خرخراہٹ رہتی ہو, جن کا سینہ جو ہے وہ بلغم سے بھرا ہوا رہتا ہے, وہ آپ تھوڑی سی چینی میں ایک قطرہ جو ہے اس کا ڈال کے بچے کو کھلا بھی سکتے ہیں, اور وہی انڈے کا تیل جو ہے پسلیوں میں لگاتے ہیں تو اس سے ڈبہ اطفال بھی بہتر ہو جاتا ہے. تو ناظرین یہ تھا ہمارا آج کا پروگرام, امید ہے آپ نے پسند کیا ہو. اللہ تعالیٰ آپ سب کا حامی و ناصر ہو. اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.